गाउँ शून्य छ, गाउँ रित्तो छ। सक्नेहरू विकसित मुलुक छिर्दैछन्, नसक्नेहरू खाडीको गर्मीको घाम ताप्दैछन्। ती भन्दा नि कमजोर भारतका शहरहरूमा भाडा माग्दैछन्। कति आफ्नै देशका सदरमुकाममा राज्यले पनि नहेरेको शरणार्थी भएर बसेका छन्। जो गाउँ छाड्न सक्दैनन् उनीहरू दुई सेनाको मारमा परेका छन्। यो एउटा गाउँ पुरेर बसेकी बुढीको कथा हो, अहिलेको नेपालको कथा हो। आदरणीय गीतकार संगीतकार गणेश रसिकज्यूको संगीत र रचनालाई आधार मानि मह जोडी अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले रचना गरी यस गीतलाई गाएका छन्। स्वर हो हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको। पुहनुहुन्छ यो घर भित्र, सलाम छ है हाम्रो यहाँ सबैलाई, ढोका खोली हेर्नुहोस् न त्यहाँ बाहिरको। घर बेटी आमै आँगनमा देऊ न मलाई बास, घर बेटी आमै आँगनमा देऊ न मलाई बास, आँगनमा देऊ न मलाई बास, आँगनमा देऊ न मलाई बास। खुट्टामा ढुङ्गाले ठोकाएर, जुमा जुगाले ठोकाएर, प्याक प्याक घाँटी सुकाएर, दुई दिनदेखि नखाएर आएका हामी साँझमा यो जङ्गलको माझमा। घर बेटी आमा जसरी भनी देऊ न मलाई बास, जसरी भनी देऊ न मलाई बास, जसरी भनी देऊ न मलाई बास। बस दिए पनि न दिए पनि अपजस्ता भोग्नु नै छ हामीले, किन कर ओछ्याइ दिन्छौ सुकुला, आजकल पाहुना आउँदा त लाउनु पर्छ चुकुला, कति कुरा गरिन्छ घर छेमा सोधिन्छ, दही दुध दिइन्छ कसरी। साझको पाउना खान पनि देऊन बटारी सक्यो आन्द्रा हाम्रो ए बुढी आमा निन्द्राको त कुरै नगरौँ सबै मुगलान पसिसके गाउँ छाडी म बसेको छु काला कुरेर घर मेरो रुकुमा नसम्झिनुहोस् हुकुमा महत्वपूर्ण बेला छ भोलि यो गाउँमा भेला छ नभए अन्नको गेडो दिनुहोस् हामीलाई त्यो भेडो बस्यो जुत्ता खोलेर खाउला भेडो पोलेर घर बेटी आमा चोटामा देऊ न हामीलाई बास चोटामा देऊ न हामीलाई बास चोटामा देऊ न हामीलाई बास सेना गाउँ गाउँ घुम्दैछन् हेलिकप्टर रुँदैछन् दुई सेनाको गोली के हुने हो भोलि यत्र वर्ष भइसक्यो हजारौँ ज्यान गइसक्यो देशभरि धराप छापेको हतियार बेच्नेले थापेको नेता खेल्छन् राजनीतिको तास म बुढीलाई वार्ता हुने आस म बुढीलाई वार्ता हुने आस म बुढीलाई वार्ता हुने आस यहाँको आचलौ भन्नुहोस् हामीलाई तपाईँ सहयोग गर्नुहोस् हामीले घेरा लाका छौँ यही आगो सुईको पाका छौँ घर बेटी आमा कसलाई तपाईँले दिनु भएको छ बास गर्नुहोस् हामीलाई कुरो खसो खास कस कसलाई दिनु भएको छ बास